نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي سورة النازعات والنازعات غرقا قسم ہے ان فرشتوں کی جو کھینچتے ہیں غرق ہو کر ڈوب کر والناشطات قسم ہے ان فرشتوں کی جو آسانی سے نکال لیتے ہیں نشتہ نکال لینا والسابحات قسم ہے تیرنے والوں کی سبحا تیرنا فالسابقات پھر آگے بڑھنے والوں کی سبقت کرنے والوں کی سبقا سبقت کرنا آگے بڑھنا فالمدبرات پھر تدبیر کرنے والوں کی امرا کام میں یا کام کی یوم جس دن ترجف کانپے گی الراجفہ کانپنے والی تتبعہا پیچھے آئے گی اس کے الرادفہ پیچھے آنے والی قلوب کچھ دل یومئذن اس دن واجفہ دھڑکنے والے ہیں ابصارہا نگاہیں ان کی خاشعہ دبی ہوئی ہوں گی سہمی ہوئی ہوں گی یقولون کہتے ہیں ائنا کیا بے شک ہم لمردودون البتہ پھیرے جانے والے ہیں فی الحافرہ پہلی حالت میں ائذا کیا جب کننا ہوں گے ہم عظامن ہڈیاں نخرہ بھربھری گلی سڑی قالو انہوں نے کہا تلکا یہ اذن تب کرتن واپسی ہے خاسرہ گھاٹے کی خسارے کی فانما تو بے شک دیا وہ زجرتن ایک ڈانٹ ہے واحدہ بس ایک ہی فاذا ہم تو جب وہ بالساہرہ میدان میں ہوں گے حل عطا کا کیا آئی ہے تیرے پاس حدیث و بات موسیٰ علیہ السلام کی اذ ناداہ جب پکارا اس کو ربہ اس کے رب نے بالواد المقدس مقدس وادی میں طوا کی اذهب جاؤ الی فرعون طرف فرعون کے انہ بے شک وہ طغا سرکش ہو گیا ہے فقل پس کہو حل لکا کیا تیرے لیے ہے الا طرف اس بات کے ان کہ تزکا تو پاکیزگی اختیار کرے واہدیہ کا اور میں رہنمائی کروں تیری الا ربکا تیرے رب کی طرف فتخشا پھر تو ڈرے فارا پس دکھائی ہو اس کو الآیت الکبرا بڑی نشانی فکذب تو اس نے جھٹلا دیا وعصا اور نافرمانی کی ثم پھر ادبرا وہ پیٹ پھیرا यसा दौड़ता हुआ, फहशरा फिर उसने इकट्ठा किया, फनादा फिर पुकारा, फकाला फिर कहा, अना रब्बुकुम मैं तुम्हारा रब हूँ, अल आला सबसे आला सबसे बड़ा। फअखज़हुल्लाहु तो पकड़ लिया उसको अल्लाह ने, नकाल अल आखिरती आखिरत के अजाब में सजा में, वल ऊला और दुनिया के, इन नफी जालिका यकीनन इसमें, ल इबरतन अलबत्ता एक इबरत है, लिमन वास्ते उसके जो, यख्शा डरता हो। अअन्तुम क्या तुम, अशद्दु ज्यादा सख्त हो, खलकन तखलीक में, अमिस समाऊ या आसमान, बनाहा उसने बनाया उसको, रफा उठाया या बढ़ाया, सम कहा उसकी बुलंदी को, फसवाहा फिर दुरुस्त कर दिया उसको, व अगतशा और ढांक दिया, लैलहा उसकी रात को, व अखरजा और निकाला, दुहाहा उसकी धूप को, उसके दिन को, अगला पहर, वल अर्दा और जमीन को, बाद जालिका इसके बाद, दहाहा उसने बिछा दिया, अखरजा उसने निकाला, मिन्हा उससे, माअहा उसका पानी, वमरआहा और उसका चारा, वलजिबाला और पहाड़ों को, अरसाहा उसने गाड़ दिया उनको, मताअन फायदे के लिए, लकुम वास्ते तुम्हारे, वले अनआमिकुम और तुम्हारे मवेशियों के लिए, फइजा जाअत फिर जब आ जाएगी, अत्तामतुल कुबरा बड़ी आफत, तामा आफत, यौमा उस दिन, यतज़क्करु याद करेगा, अल इंसानो इंसान, मा सआ जो उसने कोशिश की, वबुर्रिज़त और खोल दी जाएगी, अल जहीमो जहन्नम, लिमन यरा वास्ते उसके जो देखता हो, फअम्मा तो लेकिन, मंतवा जिसने सरकशी की, व आसरा और तरजीह दी, अलहयात दुनिया दुनिया की जिंदगी को, फइन्नल जहीमा तो बेशक जहन्नम, हियल मअवा वो ठिकाना होगी, व अम्मा और लेकिन, मन खाफा जो डरे, मकाम रब्बी ही अपने रब के सामने खड़े होने से, व नहन नफ्सा और रोके नफ्स को, अनिल हवा ख्वाहिशात से, फ इन्नल जन्नता तो यकीनन जन्नत, हियल मअवा वो ठिकाना होगी, यसअलूनका वो सवाल करते हैं आपसे, अनिस्साअती कयामत के बारे में, अय्याना कब है, मुरसाहा ठहरना उसका, फीमा बीच किसके, अंता तू, من ذکراہا اس کے ذکر سے، بیچ کس بات کے ہے تو اس کے ذکر سے، الی ربکا تیرے رب کی طرف، منتہاہا اس کی انتہا ہے، انما بے شک، انتا تو، منذرو خبردار کرنے والا ہے، من اس کو جو، یخشاہا ڈرتا ہو اس سے، کأنہم گویا کہ وہ، یوما جس دن، یرونہا وہ دیکھ لیں گے اس کو، بریکٹ میں لکھیے تو کہیں گے گویا کہ، لم یلبسو نہیں وہ ٹھہرے، اللہ مگر، عشیتن شام کا وقت، او دہا ہا یا اس کی صبح۔